Hello, what's up, friends? स्वागत छ है साथीसँग मनका कुराको ब्रान्ड न्यू एपिसोडमा म तपाईको आफ्नै कुलकुल साथी आयुष र कार्यक्रमको 603 भागमा म पनि छु है साथी तपाईकै प्यारी अनि चटपटे साथी सविता र आजको कार्यक्रममा के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने नि फ्रेन्ड्स आजको कार्यक्रममा हामी यंग जेनेरेसनले सुन्न चाहेको बुझ्न चाहेको विषयवस्तुको बारेमा मजाले छलफल र कुराकानी गर्नेछौँ क्या कुराकानी त गर्ने नै छौ आयुष तर त्यो भन्दा अगाडि चाहिँ एउटा सूचना नै सुन्ने पो हो कि त ल ल भइहाल्छ नि सविता र फ्रेन्ड्स यो सूचना चाहिँ ध्यान दिएर सुन्यो भने चाहिँ तपाईँलाई फाइदा पनि हुन सक्छ है त्यो राम्ररी सुन्नुहोस् है त सूचना प्रतिक्रिया पठाउनुहोस् र रिचार्ज कार्ड पाउनुहोस् कार्यक्रममा सोधिएको प्रश्नको उत्तर वा कार्यक्रम बारे विचार वा प्रतिक्रिया पठाई हरेक हप्ता गोला प्रथाबाट छानिएको दुईजना साथीले पाउनुहुनेछ 100 रुपियाँको रिचार्ज कार्ड त्यसैले पठाउने होइन त तपाईँको अमूल्य विचार हामीलाई थाहा पाउनु भयो नि साथी साथीसँग मनका कुरा कार्यक्रम बारे प्रतिक्रिया सल्लाह सुझाव पठाएर हरेक हप्ता रु 100 रिचार्ज कार्ड तपाईँले पाउन सक्नुहुन्छ भनेर र फ्रेन्ड्स म तपाईँको ठाउँमा भएको भए नि ध्यान दिएर कार्यक्रम सुन्थे कार्यक्रमको राम्रो नराम्रो पक्ष के थियो त के गर्दा कार्यक्रमलाई अझै रोचक बनाउन सकिन्थ्यो र चित्त नबुझेको बुझेको कुरा चाहिँ टिक टिक टिक टिक एसएमएस गरी कार्यक्रममा पठाउँथे क्या र आयुष तिमीले भर्खरै भनेको जस्तै कुराहरू लेखेर धेरै साथीले पठाउनु भएको छ म 1 2 3 गन्दै पढ्छु है त हुन्छ हुन्छ तिमी 1 2 3 गरेर पढ म चाहिँ रेडी गेट सेट गो भनेर पढ्छु है त सविता ल ल भइहाल्छ नि आयुष साथी तपाईँ पनि सुन्नुहोस् है त हाम्रो बाणगङ्गा 2 बिजुलीपुरको साथीले लेख्नु भएको उहाँको कुरा उहाँले हामीलाई टोल फ्री एसएमएस सर्भिस मार्फत आफ्नो कुरा लेखेर पठाउनु भएको छ उहाँ अगाडि लेख्नुहुन्छ साथी म कक्षा 11 पढ्छु 16-17 वर्षको उमेरमा नसोचिकन प्रेम सम्बन्ध भएर यौन सम्पर्क राख्ने र पछि गएर धोका पाएर आत्महत्या गरेर लक्ष्यमा बाधा पुगेको कथा कार्यक्रममा बज्नु पर्यो लागू पदार्थ दुर्व्यसनी स्कुल नगइकन बङ्क हान्ने कुराहरू पनि कार्यक्रममा समेटिनु पर्यो कपिल वस्तुको साथी साथीसँग मनका कुरा युवा केन्द्रित कार्यक्रम हो र विगत 12 वर्षदेखि हामी नियमित रूपमा युवा र किशोर अवस्थामा देखिने र भोग्ने समस्या बारे चर्चा पनि गर्दैछौँ नि होइन र साथीले भने जस्तै युवामा हुने यौन चाहना लक्ष्य प्राप्तिमा देखिने बाधा अडचनका कुराहरूमा आजको कार्यक्रमले पनि कता कता छुन्छ होइन र आयुष अब कार्यक्रमले कता कता छुन्छ भन्ने कुरा त आजको कार्यक्रम सुनेपछि साथीले अनुमान लगाइहाल्नुहुन्छ बरु अर्को विचार चाहिँ फास्ट फास्ट पढिहाल न सविता छिटो छिटो पढ्यो भने त आयुष साथीले नबुझ्नु होला भन्ने डर पो हुन्छ त बरु म उहाँहरूले बुझ्ने गरी नै पढ्छु नि है ल ल यो एसएमएस हामीलाई पठाउनु भएको छ पाखापानी 5 ढुङ्गाना तारको साथीले र उहाँ लेख्नुहुन्छ हेलो साथी मेरो एउटा गुनासो छ आजकल नाटक छोटो हुन थालेको छ 601 भागको नाटक एकदमै राम्रो थियो तर समीराको भिनाजुलाई पुलिसले के गर्यो बलात्कार गरेको अभियोगमा उसलाई कडा सजाय भयो कि भएन किनकि साथी हाम्रो गाउँको मान्छेहरूले नाटक एकदमै रुचाउँछन् त्यसैले नि साथी नाटकबाटै सामाजिक कुरीति र दोषीलाई कानूनले सजाय दिएको देखाए अझै प्रभावकारी हुन्थ्यो कि साथी हामी तपाईँको विचारको सराहना गर्छौँ र हामी आउने दिनहरूमा बजे नाटकहरूमा यो कुरा अवश्य लागू गर्छौँ र अबको कार्यक्रम सुनेर हामीले तपाईँको प्रतिक्रिया कार्यक्रममा लागू गर्यौँ कि गरेनौँ भनेर अनुगमन गर्ने जिम्मा चाहिँ तपाईँको है त बरु सविता अब साथीलाई 100 रुपियाँको रिचार्ज कार्ड पाउनु भएकोमा बधाई दिने पो हो कि भइहाल्छ नि आयुष म त बधाई दिनको लागि अघिदेखि रेडी छु नि त यो हप्ता आफ्नो विचार पठाएर रु 100 रिचार्ज कार्ड पाउने साथी हुनुहुन्छ बाणगङ्गा 2 बिजलीपुर कपिल बस्तुको साथी साथी हामी तपाईँलाई फोन गरेर तपाईँले पाउनु भएको रिचार्ज कार्डको नम्बर भनिदिनेछौँ है त र यसै गरी अर्को साथी हुनुहुन्छ पाखापानी 5 ढुङ्गाना तारको साथी रिना ढुङ्गाना कङ्ग्रेचुलेसन्स बधाई छ है साथी र फ्रेन्ड तपाईँ पनि यसरी 100 रुपियाँको रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने त हामीलाई एसएमएस त पठाउनु पर्यो र पठाउँदाखेरि चाहिँ तपाईँको नाम ठेगाना चाहिँ राम्ररी खुलाएर लेख्नुहोस् है त्यति भन्दै अब चाहिँ कान ठाडो ठाडो पारेर सुनौ है त साथी मनै र दोर्जेको कथा कति मिठो चिया है दोर्जे यो बोज बुढाको हातले पका चिया नि कति मिठो भने माया गरेर अनि के त मनेस पल्टा यो महेश बुढाको पसल यो देउरेलीमा नभएको भए त हामी मिठो चिया खान नपाएर छटपटेर नै मर्थ्यो होला होइन, आँखा झिम्काएर त्यति साह्रो नि होइन है दोर्जे, बोल्न पायो भन्दैमा कुनी कुनी बोलिदिने माया गरेर के त्यसो भए अलिक बढी नै भयो कि क्या हो भने सोल्टा आँखा झिम्काएर अनि के त दोर्जे मित्र, अब चिया खान नपाएर नि कोही छटपटिएर मर्छ र भने बरु बिहे गर्न पाएन भने अनि अनि बुढीसँग माया गर्न पाएन भने पो छटपटेर मर्छ त कोही कुरा बुझेको दोर्जे मित्र, माया गरेर होइन हेर्छ त्यहाँ त्यो मच्छी मच्छी आउँदै गरेको नारायण होइन भने हेर्छ हो त यति आउँदै छ त माया गरेर ओ केटा हो होइन के छ हो खबर तिमीहरूको ठिकै छ नि बरु तेरो त के छ भन् न ल्याएर खुब हिरो भएर हिँडिरहेको छ नि त त्यही त लुगा पनि नयाँ नयाँ लाएर हिँडिरहेको छ त्यही त लाएको होइन मरे बाबु, यो मेरो आफ्नै लुगा हो आफ्नै के हो होइन तैँले बिहे गरेर लाइसिक्या हो यो दोर्जे मोराको अनुहार गोबरको थुप्रा जस्तो भए पनि दिमागमा चाहिँ अलि बुद्धि चाहिँ छ है त्यही त हो नि म त मेरो बिहेको कार दिन आएको तिमीहरूलाई ओहो तेरो बिहे हेर्दो दोर्जे यो नाम गोप्ते कति केटी भन्यो छक्क पर्छ सोचेर आधा आधा मर्छु क्या माया सुन मरे बिचारी त केटी सम्झेर अलिक कस्तो माया लगाएर आयो अरे यता हेर्नु हेर्न हेर घट्टेसम्म बिहे गरेर कस्तो केटो होला हो आक्का झिम्काएर उडाउ न उडाऊ केटा हो तिमीले उडाएर के हुन्छ खुब खिसी गर्थ्यौ नि तेरो कहिले बिहे हुँदैन घुप्टे छस् भनेर लगन जुरेपछि कसैको केही लाग्दैन बुझ्यौ अझ केटीको नाम पढ न मुट्टु नै फुट्छ तिमीहरूको मुट्टु फुट्छ ल ए दोर्जे मित्र पढ त पढ कसको छोरी बिहे गर्न लागेछ यसले पकै पक अहिले मरि मरि हात पर्छ है खोल्ले त सुश्री झिलमिल कुमारी ओ झिलमिल कुमारी त हाम्रो गाविसकै सबैभन्दा राम्री चुवा केटी होइन भने म त मर्छु क्या माया गरेर ओ म त बिहोस होला जस्तो भए पानी ल्याएर झम्किन ए दोर्जे एकछिन पछि बिहोस होला तर पहिला मेरो कुरा सुन, झिलमिल कुमारी भने चाहिँ अब तिमीहरूको उनीवाला भाउजू मेरो बुढी हो बुझिस मेरो बुढी, अब हेर केटा हो तिमीहरू भने मेरो सानैदेखिको साथी, अब यो बेमा अलिअलि सहयोग त गर्नुपर्छ है फेरि हो कि न ल भन त अब साथी भनेपछि त गर्नै पर्यो नि होइन भने साले झिलमिलको पोइ त्यही त गर्नै पर्यो नि माया गरेर पुरपुरवानी लेखेर आएर रहेछ साले नारायणले ओ नारायण कान कोता छ तेरो लास्टै चिमट्न मन लाग्यो भने माया गरेर मलाई त माया गरेर चिमट्न लाग्यो हो कि रिसले मन भत् भत्ती पोलेर चिमट्न लागेको हो त्यो त म पनि बुझ्छु नि, बरु ला मेरो बिहेको कार्ड लिङ न कार्डमा राम्ररी नाम ठेगाना हेर सबैलाई बाँडेर आइज है अब त्यही काम बाँकी छ नि हाम्रो अब गरिदेऊ नि त मने छोटा दिनभरि घाम तापेर के गर्नु काम पनि त छैन आँखा झिम्काएर ल ल ल कहिले काड अरे ल्या यता ल ल यो सबै यति छ यो सबैलाई बाँडिदिनु अनि सुन तिमीहरू जन्ती चाहिँ जानुपर्छ है केटा हो खुब रमाइलो गर्नुपर्छ र अहिले चाहिँ अब म जान्छु बरु एउटा दुइटा काड मै बाँडिदिन्छु ल केटा हो म गएँ है बाई बाई ल ल साले नारायणको त भाग्य नै खुल्यो है हो भने कति राम्री बुढी बिहे गर्न लाग्यो यार त्यही त यो भने अब छाड्दे के अर्काको डा गरेर बस्नु बरु खानासाना खाएर कार्ड बाँड्न जानुपर्छ है आखिर साथी त हो नि नारायण आँखा झिम्काएर अब यति विश्वास गरेर हामीलाई कार्डै बाँड्ने दिएपछि त गर्नै पर्यो नि माया गरेर ल अहिले चाहिँ जाउँ खाना खाएर भेटौँला है जान जा त्यो चियाको पैसा तिरेर आइज न हेत्तेरिका कस्तो रहेछ नारायणलाई तिराउनु पर्ने रहेछ ल ठिकै छ अब छोड्दा अहिले हामी तिरेर जाउँ हुन्छ हुन्छ माया के होला सोचेको तिमी नै हो मेरो बेहुली बेहुली माया के होला। वन कलरले घिउसँग खायो भनेको यही हो आक्का झिम्काएर बिहे चाहिँ नारायणको भइरहेछ यो बेहुली भनेर यो मनेश्वरको चाहिँ धुन चक्र छ के भन्नु र अब के त अरूको बिहे हुँदैछ भन्दैमा हामीले गीतै गर्न नहुने हो र दोर्जे मित्र माया गरेर सोच्न पाइन्छ सोल्टा तर एउटा कुरा चाहिँ साह्रै नै खड्कियो के मने सोल्टा के हो भन न त साँच्ची भने सोल्टा हाम्रो बिहे कहिले होला है योजनालाई पर्नु पिर पर्यो त अब तेह्र त थाहा भएन है दोर्जे मित्र तर मेरो चाहिँ चाँडै हुन्छ जस्तो लाग्छ माया गरेर हेर मने सोल्टा अब चाहिँ मलाई लाटो रिस उठ्ला जस्तो भयो है तिम्रो चाहिँ बिहा हुने रे मेरो बिहे चाहिँ नहुने किन नि तिमीभन्दा एन्ची छुइन र गएर चौ एन्ची त्यही भएर होला जुन केटी पनि नजिक आयो भने नाक दुनेर भाग्ने माया गरेर मेरो नजिकबाट त कोही भएछ भने भन्दा क्या रे त्यो त छैन तर अब यस्तो लगलग कामले झाडो छ अनि कसरी नुहाउनु त आँखा झिम्काएर अब सरसफाइमा ध्यान नदिएपछि कसरी केटी पट्टिन्छ त सफा राम्रो मान्छेलाई त हो नि सबैले माया गर्ने माया गरेर ए हो त्यसो भए बुझ्यौ आज गएर पानी तताएर नुहाइहाल्छु अनि ज्यानलाई सफा राख्छु कि आँखा झिम्काएर अनि त मेरो बिहे हुन्छ नि होइन मन छोटा अब हुन नि सक्छ नहुन नि सक्छ अनुहार पनि गतिलो पर्न पर्यो नि मेरो जस्तो माया गरेर अति नबनाए मनै मेरो लास्टै चित्त दुख्यो बुझिस तेरै अगाडि मैले बिहे गरेर भने हेर मेरो नाम पनि दोर्जे होइन बुझिस दोर्जे लुजा त आँखा झिम्काएर ए कस्तो रिसाएको के त मैले त तँलाई जिस्काई पो दिएको त तेरो त मेरो भन्दा नि पहिले बिहे हुन्छ बुझिस माया गरेर भरौँ मन छोटा हो नि त तर अर्को चिनी भाइ खालि मलाई उडाउँछ कि मलाई कस्तो के अब ल ल ल अब धेरै नउड नारायणको बिहेको कार्ड चाहिँ पहिला मायालुकै घरबाट सुरु गर्नु पर्ने कि कसो मित्र ल भइहाल्छ नि त तर साँच्चीकै दोर्जे एउटा कुरा भन् त के भन्न पहिला यहाँ बस् न ल ल ल ओ ल मान तेह्र र जिनकिरीको बिहे भयो अरे तेरो मुखमा झुरो चाको आँखा झिम्काएर अनि अनि के गर्छस् त कस्तो कस्तो भयो बुझ्यो के गर्नु नि बिहे भएको पहिलो रात त उनी र म चिसो भएको बेला ओहो उसको न्यानो अँगालोमा बाँधेर टन्नै माया गर्थे अनि सुहाग्रात हनी हनीमुन मनाउँथे उसको घुम्टो बिस्तारै निकालिदिन्छु अनि उसले लगाएको गहना के सबै खोलेर राखिदिन्छु अनि अनि उसको साडी पनि खोलिदिन्थे अनि अब बुझिस् नि अब आफ्नो लुगा पनि त सबै खोल्थ्यो नि अब स्वाग रातमा पनि त्यति मात्र गर्छन् र भने गर्नु नि साले सेक्स गर्छन् के यौन सम्पर्क गर्छन् नि माया गरेर हो र अनि के त सेक्स गर्छन् अनि भविष्यमा के गर्ने भनेर योजना बनाउँछन् कतिवटा बच्चा जन्माउने कति कति वर्षमा जन्माउने भनेर योजना बनाउँछन् अस्ति दिलो दाइले भने बिर्सिस् तैले बल्ल याद आयो भनेपछि एक रातमा यति धेरै कुरो हुन्छ है ल अनि के त ल अब भन् त के गर्छस् घर गृहस्थी कसरी बिताउँछस् अनि जिम्मेवार बाबु जिम्मेवार श्रीमान कसरी हुन्छ आज ल बन्द कसरी हो नि जुनकिरलाई टन्नै माया गर्छु अनि बुझिस् भने अनि टन्नै बच्चा जन्माउँछु बुझिस् धक्का दर्जे भित्र ल के कुरा गरेको मायासम्म त ठिक छ क्या होइन तर टन्नै बच्चा जन्माएर कसरी पाल्छ भन् त त्यो त अब देखा जाला नि मन छोटे कहाँ त्यो त भनेर हुन्छ त म त हेर मेरो रमिदालाई यति धेरै माया दिन्थे अनि अनि महारानी बनाएर राख्थे अनि दुईवटा बच्चा मात्र जन्माउँथे चाहे छोरा होस् चाहे छोरी अनि बिहे गर्ने बित्तिकै बच्चा जन्माउँदैन थिए किन थाहा छ तँलाई के हुन्छ किन हो अब अब किन हुनु नि पहिला बच्चा पाल्न सक्ने भएपछि मात्र बच्चा जन्माउँथे नि नत्र बच्चा मात्र जन्माएर के गर्नु भन्छ राम्रोसँग पाल्न नै सकेन भने हो कि होइन भन् त माया गरेर त्यो त ठिक कुरो गरिस् तैँले तर सुन त यहाँ ओ सुन त तर तेरो बुढीले छ नि जिद्दी गरेर बच्चा चाहियो कि चाहियो भन्यो भने के चाहिँ भन्छस् तैँले त्यसको लागि त हेरभित्र प्रष्टसँग आफ्नो कुरो भन्ने अनि किन पछि बच्चा जन्माउँदा के फाइदा हुन्छ भनेर सम्झाउने उसलाई पढ्न मन छ भने पढाउने आफू पनि पढ्ने अनि अलिक टन्नै पैसा कमाएपछि त बच्चा मात्र जन्माउने नि बुझिस् भने तेरो विचार चाहिँ माने हेर मैले आँखा झिम्काएर तर सेफ गरेपछि त बच्चा जन्मिहाल्छ नि होइन त्यो कसरी रोक्ने नि हौ केही थाहा नपा जस्तो गरे नि दोर्जे मित्र कि मबाटै खुलेर सुन्न खोज्या हो कन्डम छैन कन्डम हो त्यही राम्ररी प्रयोग गर्ने नि हो त नि अनि त जहिले बच्चा चाहियो त्यति बेला बच्चा जन्माउने नत्र हेर्दा बच्चा जन्मेको जन्मै गऱ्यो भने त राम्ररी पाल्नै सकिँदैन पढाउनै सकिँदैन अनि पढ्दैन त टेन्सन ल नपत्याए तेरो भविष्य कस्तो हुन्छ एकैछिन कल्पना गरौँ त है तेरो बिहे भयो रे होइन कन्डम बिना सेक्स पनि गरिस् रे कुनै किसिमको योजना बनाइनस् रे तेरी बुढीसँग अनि एक वर्ष दुई वर्ष समय बित्दै बित्दै पनि गयो जति कमा पनि तेरो छोरीलाई खुवाएर साध्यै छैन बच्चा जन्माउने बेलामा त सोच्नु पर्थ्यो नि मैले मात्र जन्माएको हो र मैले पुग्यो भन्दा भन्दै मानेको थियौ कस्तो दिनमा यो दोर्जेसँग बिहे गर्न पुगेछु भने नि त्यतिखेर त माला नि बनाएर राख्छु भन्थ्यौ त अहिले चाहिँ हेर मेरो भाग्य अब रोएर मेरो अगाडि नाटक नगरे के के गर्छौ हेर है धेरै न्यु नखोज नि मसँग नत्र टाउको छाउको फुटाइदिन्छु आमा आमा कलम किनिदिनु भयो कलम नत्र स्कुलै जान्न चुप लाग तेरै बाउसँग गएर माग जा भनेको कलम किनिदिनु न कस्तो दिनमा यति धेरै बच्चा जन्माएछु हे भगवान हे भगवान होइन अब खुरुकन गरे केही खानेकुरा लिएर आऊ नत्र घरै आउनु पर्दैन बुझ्यौ के गरे मेरो घरमा म नआउनु पाउने बढी नबोले झुन्किरी किन के गर्छौ कुट्छौ मलाई छोई मात्र हेर न तिम्रो छाला र मासु एकै ठाउँमा गरिदिन्छु कि अस्ति टाउको फुटेको बिर्सियौ कि तिम्रो फुटाइदेऊ फेरि टाउको म म त्यहाँ म गएर खानेकुरा सापटी भए पनि लिएर आउँछु आँखा झिम्काएर क्या ल म गएँ ल दोर्जे मित्र ओ दोर्जे मित्र होइन के भयो भने आफ्नो भविष्य देखेर आर्टिस्ट कि क्या हो त माया गरेर यार मेरो जुन किर त कस्तो काली जस्तो देखेको थियो अनि कति धेरै बच्चा जन्माएको यार मैले टाउको पनि फुटाइदिएको थिएँ मेरो जुन किरले अनि बच्चाहरूको त्यहाँ किच किच किच किच किच किच म त आच्चिरे यार त्यही भएर भने के हेर बिहे गरेपछि पारिवारिक योजना बनाउन पर्छ कन्डमको प्रयोग गरेर थोरै बच्चा जन्माउन पर्छ अनि चाहिएको बेलामा मात्र बच्चा जन्माउन पर्छ भने बुझिस् बुझ हेर आक्क झिम्काएर कि तर हामीले मात्र यो कुरा बुझेर हुँदैन बुझिस् नारायणले बिहे गरेको छ नि त्यसलाई पनि गएर बुझाउनु पर्छ नत्र त्यसको पनि मेरै जस्तो हालत भयो भने त के गर्ने होला भविष्यमा भन् त? हो ठिक भनिस् तैँले हो, तर पहिला चाहिँ यो बिहेको कार्ड नै बाँडेर आउनु हुँदैन दर्जे? हो ल हुन्छ हुन्छ, अनि गएर तँसँग कुरा पनि गर्नुपर्छ है। ल तेरो मायालेको घर पनि आयो। हेलो रमिता भाउजू। ओए दोर्जे, कसलाई भाउजू भनेको? मेरो नाम रमिता हो भनेर थाहा छैन? अब तपाईँको पति परमेश्वर मनेले सिकाएको त हो नि, आक्का झिङ्गाएर ओ माने होइन भन् त। ए त्यसो भए त ठिकै छ। अब अब कहिले काहीँ यसले नि बोल्छ के बोल्छ। बरु रमिता। हजुर। तिम्रो बुवा कता हुनुहुन्छ? बुवा भित्र हुनुहुन्छ, के विशेष काम थियो कि? तिम्रो बुवासँग त्यो बिहेको बिहे छ्या तपाईँ पनि गए म त रमिता ए लगाएर लगाएर गए होइन दोर्जे, बिहे भन्ने बित्तिकै माइलोहरू किन लगाएर भाग्थे भने ल आफै के थाहा मलाई, म माइलो भर्नु के अरे आँखा झिम्काएर त्यो त हो। लौ त लौ तँ लजाएर चाहिँ किन भागी भने भन्द है दोर्जे। हेर त्यो चाहिँ मलाई पनि थाहा भएन हेर मनेश फल्टा, तर बिहेपछिको कुरा सम्झेर पो लजाएको हो कि है। होला होला होला ल अब धेरै नआज यो कार्ड रविताको बाउलाई दिऊ अनि अन्त कार्ड बाँड्नु पनि जाऊ। ल ठिक छ जाऊ ल हुन्छ। होइन केटा हो, सबै कार्ड बाँडेर सकियो नि, सक्यो होइन? सक्यो के नारायण सक्यो, बरु तँसँग एउटा जरुरी कुरा गर्न थियो। भन्न के कुरो हो? ल भनिहाल। हेर नारायण, त म अनि दोर्जे हामी तिनैजना बच्चादेखिकै खेल्दै पढ्दै हुर्किँदै आएका हौ, र अहिले बिहे गर्ने लायक पनि भयो हामी माया गरेर। के कुरा गर्छ यार, अब उमेर पुगेपछि त बिहे त गर्नै पर्यो नि मने, होइन त दोर्जे? ल भन् त। हो नि, तर कुरो यहाँ उमेर बिहे गर्ने मात्र होइन क्या नारायण, यहाँ कुरो अर्कै छ कि, आँखा झिम्काएर। अब माया गरेर होस् कि आँखा झिम्काएर होस्, पहिलो केही कुरो भन होइन कि नि जाऊ। नकरा ल नकरा त्यही त भन, कुरा के भने नि सुन, तैँले बिहे गरेपछि के गर्ने भनेर कहिले विचार गरेछ? किन किन भन्नुको अर्थ के, कतिवटा बच्चा जन्माउने, कति वर्षको अन्तरालमा जन्माउने, अनि कहिले जन्माउने भनेर के कस्तो कुरो गरे? अनि सुन, बिहे गरेपछि जिम्मेवारी कसरी लिन्छस्, कसरी आफ्नो बुढीलाई अनि बच्चाहरूलाई पाल्छस्, घर व्यवहार कसरी चलाउँछस् भनेर सोचेका छस्? होइन के भयो यो केटाहरूलाई, कस्तो सेन्टी सेन्टी कुरा गर्छन्, अचम्म अचम्म लाग्दो कुरा। होइन तिमीहरू ठिक त छौ यार? हामी त ठिक छौँ नारायण, तर तँ पछि गएर ठिक होलास् कि नहोलास् भन्ने डर लागेर हो साथी, तँलाई पछिसम्म कसरी खुसी हुन्छस् भन्ने कुरा बुझ्न आएको नि। हो नारायण, हुन त तेरो लागि हामी भनेको हल्लिएर हिँड्ने लफङ्गा मात्र होलौँ, तँलाई कतिचोटि दुःख पनि दिए होला, तर पनि तेरो साथी हो, तँलाई खुसी भएको हेर्न चाहन्छु क्या। ओहो केटा हो, तिमीहरूको कुरा सुनेर आज मैले तिमीहरूको बारेमा जे सोच्थेँ नि त्यो एकदमै सही रहेछ भनेर थाहा पाएँ। मैले जस्तो सोचेको थिएँ तिमीहरू त्यस्तै निस्क्यौ बुझ्यौ, नत्र सोच न मेरो बिहेको कार्बन्डेजीमा म तिमीहरूलाई किन दिन्थेँ होला र, तिमीहरूको राम्रो बानी मलाई थाहा छैन र भने, त्यत्रो बच्चाबाटको साथी सबै थाहा छ नि तिमीहरूको। ल ल त्यसो भए हामीले सोधेको कुराको उत्तर दिएन त तैँले। उत्तर दिनै पर्ने हो त। अनि के त? अब हेर, तिमीहरूले मेरो लागि यति धेरै कुरा सोचेकोमा धेरै धेरै धन्यवाद तिमीहरूलाई, तर मैले मेरो परिवारको बारेमा धेरै नै सोचेको छु, जस्तै बिहे गरिसकेपछि के गर्ने, घर व्यवहार कसरी चलाउने, आमा बाबुलाई कसरी सहयोग गर्ने, अनि बच्चा कहिले जन्माउने, कतिवटा जन्माउने भनेर पनि सोचेको छु। ए हो र नारायण। हो नि यार, अब बिहे गर्ने बित्तिकै म बच्चा जन्माउँदिनँ, बरु परिवार नियोजनको साधन कन्डमको प्रयोग गर्छु, अझ अरू के जाति परिवार नियोजनका साधनहरू पनि पाउँदो रहेछ नि, अस्ति मैले रेडियोमा सुनिरहेको थिएँ, हो त्यसको प्रयोग गरेर पहिलो बच्चा चाहिँ बिहे भएको 5 वर्षपछि जन्माउँछु, अनि अर्को बच्चा पाउनु पर्यो भने चाहिँ मेरो पहिलो बच्चा मजाले नहुर्किएसम्म, त्यस्तै 5 वर्ष नभएसम्म जन्माउँदिन बुझ्यौ, किनकि त्यतिन्जेलसम्म मेरी श्रीमती पनि घर व्यवहार चलाउन पोख्त भइसक्या हुन्छ, अनि बच्चा हुर्काउने पैसा पनि जम्मा भइसक्या हुन्छ। अनि त भएन त मजा ल भन्नु त केटा हो, मजा हुँदैन ल भन। अन्त तैँले त कति राम्रो कुराहरू सोचेर राखेको रहेछ है। त्यही त, अब चाहिँ त भविष्यमा खुसी हुन्छस् भनेर थाहा पाएर आनन्द भयो है दर्जे। अब हेर न, परिवार नियोजनका साधन प्रयोग गरे भने त कति धेरै फाइदा रहेछ भन्ने कुरा पनि त तैँले बुझा रहेछस् नि त। हो नि, तर नारायण तँ यस्तो घोसे भएर पनि कसरी यति धेरै कुरा सोच्न सकेको? ए, म अब तँ जस्तो गोबरको थुप्रो हो र, अब झिलमिललाई पट्याएर लभ म्यारेज गर्न लागेको देखेर पनि थाहा भएन है तँलाई गोबरको थुप्रो। आजको कथामा भनेको कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो है साथी। बिहे गर्नुभन्दा अगाडिदेखि नै हामीले परिवार नियोजनको बारेमा सोचेर त्यही मनसाईलाई अगाडि बढ्यो भने त आफूलाई नै धेरै फाइदा हुँदो रहेछ नि, होइन सविता? हो नि आयुष, फेरि परिवार नियोजन भनेको त आफ्नो लागि मात्र होइन, आफ्नो हुनेवाला सन्ततिको लागि पनि त फाइदा हुने कुरा हो नि। यसरी ध्यान नपुर्याइकन बाल बच्चा भयो भने त नविवाहित साथीहरूको लक्ष्य र पढाइमा पनि त आचाउन सक्छ नि साथी, किनकि बच्चा भइसकेपछि बच्चालाई राम्ररी लालन पालन गर्ने जिम्मेवारी त आमा बुवाको हुन्छ नि। तर यो जिम्मेवारी लिनका लागि मानसिक, शारीरिक र आर्थिक रूपमा हामी सबल त हुनु पर्यो नि, होइन सविता? हो नि आयुष, त्यसैले नि साथी गर्भनिरोधक साधनले तपाईँलाई उचित निर्णय लिन सहयोग गर्छ र आफ्नो लागि र आफ्नो हुनेवाला बाल बच्चाको भविष्यको बारे सोच्ने समय दिनुका साथ साथै आफ्नो लक्ष्य प्राप्ति, आफ्नो खुट्टामा उभिने समय पनि त हामीले पाउँछौ नि। र हाम्रो कुरा सुनेर साथीलाई पनि गर्भनिरोधक साधन, यसको फाइदा र बेफाइदाको बारेमा अझै धेरै बुझ्न मन छ होला जस्तो लाग्यो मलाई। त्यही भएर नि आयुष, यो बारेमा डाक्टर नफिसा मल्लसँगै कुरा गरौँ न। हुन्न, म डाक्टर नफिसा मल्ल, म चाहिँ यहाँ फिट नेपाल अन्तर्गतको सामुदायिक प्रजन स्वास्थ्य तथा परामर्श सेवा केन्द्र कीर्तिपुरमा कार्यरत छु। यो गर्भनिरोधक साधन भनेको चाहिँ अब हामीले यो परिवार नियोजनको साधन पनि भन्छौँ हामी होइन, यो भनेको चाहिँ अब हामीले आफ्नो परिवारलाई चाहिँ नि कतिसम्मको सङ्ख्यामा बढाउने अथवा कति कति वर्षको डिफ्रेन्समा अन्तरालमा हामीले बच्चाहरू जन्माउने भन्ने कुरा आउँछ होइन, त्यसको लागि चाहिँ नि अब तुरन्तै सन्तान नजन्माउनुको लागि अथवा केही समय चाहिँ नि ब्रेक गर्नुको लागि चाहिँ केही साधनहरू प्रयोग गर्नेको लागि गर्नलाई त्यो साधनहरूलाई चाहिँ हामी गर्भनिरोधकको साधन भन्छौँ। गर्भनिरोधकको साधनहरूमा चाहिँ अहिले महिलाहरूले प्रयोग गर्ने र पुरुषले प्रयोग गर्ने साधन छ होइन, अब महिलाहरूले प्रयोग गर्ने साधनमा चाहिँ अब हाम्रो खाने चक्की पिल्स छ होइन, त्यस्तै गरेर तिन तिन महिनामा लगाउने डिपो सुई भन्छौँ हामी होइन, यसलाई सङ्गिनी सुई पनि भनिन्छ होइन, त्यो छ। र अर्को चाहिँ नि नर्भ प्लान्ट भन्ने छ, त्यो चाहिँ पाखुरामा लाउने, त्यो चाहिँ 5 वर्ष कहिले 7 वर्षसम्म पनि काम गर्ने पनि छ होइन। र त्यस्तै गरी आइओसिडी भनेर कपट्टी पनि भन्छौँ होइन, त्यो पनि महिलाले प्रयोग गर्ने हो होइन। त्यस्तै गरी अब पुरुषले प्रयोग गर्ने चाहिँ नि एउटा कन्डम मात्रै नै हो। हरेक साधनको अब आफ्नै फाइदा छ, आफ्नै बेफाइदाहरू छन् होइन, अब कुन साधनको कुन साधनले चाहिँ नि कुन अथवा कुन औषधिले कसलाई के फाइदा गर्छ कसलाई के बेफाइदा गर्छ भन्ने चाहिँ भन्न सकिँदैन, अनि त्यो चाहिँ नि अब हरेक महिलाले होइन त्यो प्रयोग गरेपछि मात्र थाहा हुन्छ होइन, उसलाई त्यो त्यो चिजले फाइदा गर्छ अथवा बेफाइदा गर्छ भन्ने कुराहरू। अब डिपोको पनि होइन अथवा 3 महिना सुईको पनि अब फाइदाहरू पनि छ र बेफाइदाहरू पनि छ। फाइदा भन्दाखेरि चाहिँ अब यसले सबभन्दा पहिला त बच्चा तुरन्तै नआउने नै काम गर्छ होइन, गर्भ नआउने नै काम गर्छ। र यसले चाहिँ अब बेफाइदा चाहिँ यसको पनि अब छन् होइन, धेरै छन्। कसैलाई चाहिँ नि अब यसले महिनावारीहरूमा गडबड गराउने, महिनावारी नगराउने गर्छ भने कसैलाई चाहिँ अब खुनहरू गइराख्ने, रगतहरू बगिराख्ने पनि गराउँछ होइन, कसैलाई चाहिँ यसले हल्का अब वेट लस गराउने गर्छ भने कसैको धेरै जसोको चाहिँ वेट बढाउने होइन मोटाउने पनि गर्छ होइन, त्यस्तै किसिमले कसैलाई हल्का चक्करहरू लागिराख्ने, रिङ्गटा लागिराख्ने, विकनेस जस्तो हुने त्यस्तो पनि गराउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ हरेक चिज चाहिँ प्रयोग गर्दाखेरि चाहिँ पहिला डक्टरको चाहिँ सल्लाह गर्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ। अब सल्लाह बिना कसैलाई चाहिँ कुनै केही रोगहरू लागिरहेको हुनसक्छ, त्योहरू राम्रोसँग जाँच नगरिकन चेकअप नगरिकन गराउँदाखेरि कहिलेकाहीँ त्यो साधनले गर्दाखेरि उसलाई छन् त्यसमा नराम्रो असर गर्न सक्छ। यो इमर्जेन्सी पिल भनेको अथवा इमर्जेन्सी कन्ट्रासेप्सन भनेको चाहिँ नि अब के अरे असुरक्षित यौन सम्पर्क भएपछि होइन 72 घन्टाभित्र प्रयोग गर्ने साधन हो होइन। यसले चाहिँ अब गर्भ रहन यति 72 घन्टाभित्र प्रयोग गरेपछि चाहिँ गर्भ रहन दिँदैन। अहिले जुन यो अब बजारहरूमा आइरहेको छ धेरै नै इमर्जेन्सी पिल्सहरू, अब यसको लागि चाहिँ धेरै जसोले अब डक्टरको सल्लाह बिना नै होइन त्यतिकै खान्छन् होइन, र अब बजारमा पनि त्यो फ्रिली नै डिस्ट्रिब्युट भइरहेछ। त्यो भएकोले चाहिँ कस्तो हुन्छ नि अब कहिलेकाहीँ हुने त अर्कै कुरा हो होइन, तर धेरैचोटि यो प्रयोग गर्न थालेपछि चाहिँ उसको पछि बच्चा नहुने समस्या हुनसक्छ, अथवा चाहिँ बच्चा बसे पनि ट्युबमा बसिदिने, नलीहरूमा बसिदिने, अथवा अर्कै समस्याहरू पनि आउन सक्छ। फ्रान्स डाक्टर नफिसा मल्लको कुरा सुनेर पनि पक्कै पनि तपाईँले गर्भनिरोधक साधनको बारेमा सही जानकारी पाउनुभयो होला। तर एउटा अर्को प्रश्न चाहिँ तपाईँको दिमागमा खड्केको पनि होला नि साथी, अहिले चर्चा गरेको गर्भनिरोधक साधनहरू जस्तो कि आयुसिडी, कपर टी, क्याप, जाली आदि बिहे भइसकेका साथीहरूको लागि हो, तर हामी अविवाहितहरूको लागि के त भनेर सोच्दै हुनुहुन्छ होला नि साथी। अविवाहित साथीहरूको लागि कन्डम छ नि आयुष, पुरुष कन्डम पनि छ, त्यसै गरी नि साथी महिला कन्डम फेमिडम पनि त बजारमा पाइन्छ नि। त्यो पनि हो, तर यो सब कुरा गर्नुभन्दा अगाडि तिमीलाई एउटा कुरा लाग्दैन सविता, कि यदि कोही साथी म यौन सम्पर्क गर्न तयार छु भनेर सोच्नुहुन्छ भने त्यति बेला सुरक्षाको कुरा सोच्नु अनिवार्य छ, र किशोर अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा त एकदमै इम्पोर्टेन्ट होइन र? हो नि, र मलाई त के लाग्छ भने नि आयुष, यौन सम्पर्क कुन उमेरमा राख्ने भनेर धेरै साथीले हामीलाई जिज्ञासा पठाउनु भएको हुन्छ नि। अब यो यौन सम्पर्क कहिले राख्ने, कोसँग राख्ने भनेर जिज्ञासा छ नि सविता, त्यो बारे चाहिँ भन्नु पर्दाखेरि चाहिँ हामीले बुझ्नुपर्ने के हो भने नि, उमेर नपुगिकन, मानसिक रूपमा तयार नभइकन, त्यो उचित र सही जानकारी नलिकन यदि कसैले यौन सम्पर्क राख्छन् भने हानि त आफैलाई नै हुन्छ नि होइन र? हो नि आयुष, र मलाई त के लाग्छ भने नि साथी, सही समय के हो भन्ने कुरा त आफूले निर्णय गर्ने कुरा हो। कसैले यौन सम्पर्क गरौँ भन्दैमा गर्ने या भनौ न कसैले गरिनस् भने सम्बन्ध तोड्ने धम्की दिन्छ भने नाइ म अहिले यौन सम्पर्क गर्न चाहन्न, म अहिले रेडी नै छुइनँ भन्न पनि सकिन्छ नि, हो कि न भन्नुहोस् त साथी? नो यानि कि नाइ, यौन सम्पर्क कसैको डर धम्की र दबाबमा गरिने कुरै होइन क्या साथी, र यही कुरा लागू हुन्छ सुरक्षित यौन सम्पर्कको कुरा गर्दाखेरि। भन्नुको मतलब नि साथी, आफूले कहिले कोसँग यौन सम्पर्क गर्नुपर्छ भनेर बुझेपछि आफ्नो सुरक्षाको लागि मात्र होइन आफ्नो यौन साथीको सुरक्षाको लागि पनि कसरी सुरक्षित रहन सकिन्छ भनेर यौन सम्पर्क गर्दा कन्डम र अन्य गर्भनिरोधक साधनको प्रयोग गर्नुपर्छ भनेर सोच बनाई सुरक्षित रहनुपर्छ होला साथी। फेरि नि साथी, आजकलका युवाहरूले यौनलाई त्यति सिरियसली नलिएको देखिन्छ, तर यौनसँगै सुरक्षा पनि जोडिएको हुन्छ, र सुरक्षाको प्रश्नलाई ध्यान नदिएमा पछि यसले तपाईँको जीवनमै प्रश्न चिन्ह पनि त लाग्न सक्छ नि। हो नि, त्यो हेर्दाखेरि यो कुरा एकदमै सामान्य लाग्न सक्छ क्या फ्रेन्ड्स, तर आफै सोच्नुहोस् एचआईभी एड्स, यौन रोग र कम उमेरमा गर्भवती हुने कुरा भनेको नै असुरक्षित रूपमा यौन सम्पर्क राख्दा हुने कुरा हो क्या, त्यसैले के यो बारेमा हामीले राम्ररी सोच्नु पर्दैन त? आफै भन्नुहोस् त साथी। पक्कै पनि हो नि साथी, तर कहिले काहीँ के हुन्छ थाहा छ आयुष, यौन सम्पर्क गर्नु अगाडि कन्डम लगाउन भन्दा धेरैजना साथीहरूले उहाँहरूको बोयफ्रेन्ड रिसाउने, कतिजनाले त रिसाएर तिमीले मलाई शङ्का गरेको तिमीलाई ब्रेकअप दिनु पर्यो भनेर दबाबमा पारेर पनि असुरक्षित यौन सम्पर्क गर्ने गरेको कुरा पनि त हामीलाई लेख्नुहुन्छ नि। तर यो त गलत हुने होइन र फ्रेन्ड, अघि सविताले भने जस्तै, अघि हामीले भने जस्तै यौन सम्पर्क राख्न मनसाय बनाउँदाखेरि त सुरक्षाको कुरा पनि अनिवार्य आउँछ। बरु यही बारे चाहिँ आजको एसएमएस प्रश्न सोधिहाल्छु है सविता म। भइहाल्छ नि आयुष। आजको एसएमएस प्रश्न रहेको छ, कसैको दबाबमा आएर असुरक्षित यौन सम्पर्क राख्नुहुन्छ? अप्सन ए राख्छु, अप्सन बी राख्दिन, र अप्सन सी खै हेर्नुपर्छ। प्रश्न फेरि एकचोटि, कसैको दबाबमा आएर असुरक्षित यौन सम्पर्क राख्नुहुन्छ? अप्सन ए राख्छु, अप्सन बी राख्दिन, अप्सन सी खै हेर्नुपर्छ। आफ्नो मत सर र हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर आफूलाई मन लागेको अप्सन ए बी वा सी टाइप गरी पठाउन सक्नुहुन्छ 70 70 मा। बरु आफ्नो प्रेमी र प्रेमिकालाई कसरी सम्झाउने त, त्यो कुरा पो गर्ने हो कि सविता? मलाई त के लाग्छ भने नि आयुष, आफ्नो प्रेमी वा प्रेमिकासँग कुरा गर्नुभन्दा अगाडि आफूलाई नै यो विषयमा जानकारी हुनुपर्छ होला, जस्तो कि कन्डम के हो, किन प्रयोग गर्न लाग्नु भएको हो, यसले एचआईभी एड्स र यौन रोग, यौन संक्रमणबाट कसरी बचाउन सकिन्छ भनेर जानकारी लिनुपर्छ होला। र फ्रेन्ड्स, अघि सविताले भने जस्तै कहिलेकाहीँ हामीसँग उचित जानकारी नै हुँदैन र जानकारीको अभावमा हामी कुरा गर्न अगाडि बढ्यो भने त राम्ररी आफ्नो कुरा राख्न पनि सक्दैनौ र दबाबमा परेर असुरक्षित यौन सम्पर्क गर्ने स्थितिमा पनि पुग्न सक्छौ नि। त्यसैले साथी, उचित जानकारी लिनको लागि आफ्नो साथीभाइको मात्रै भर परेर हुन्न, किनकि यौनको कुरा गर्दा धेरै भ्रम सिर्जना गर्ने कुरा पनि हुन्छ। त्यसैले साथी, सही जानकारीको लागि स्वास्थ्य चौकी, आफूभन्दा ठुलो व्यक्ति, आफ्नो दाई दिदी वा स्वास्थ्य पढाउने सरलाई पनि त आफूलाई लागेको जिज्ञासा सोधेर सही जानकारी लिन सक्छौ नि, होइन र आयुष? पक्कै पनि हो नि। फेरि मलाई त के पनि लाग्छ भने नि साथी, आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी त यौन सम्पर्क राख्ने मनसाईमा पुग्नु अगाडि नै राख्नु पर्छ होला। फेरि कन्डम बारे, असुरक्षित यौन सम्पर्क गर्दा आफूलाई हुने हानि बारे जानकारी लिइसकेपछि त के सही हो के गलत हो भनेर पनि छुटाउन सजिलो हुन्छ नि, होइन र? सही निर्णय लिन पनि सजिलो हुन्छ। बरु आफ्नो यौन साथी वा प्रेमी वा प्रेमिकालाई कन्डम निगोसिएसन यानि कि कन्डमको सही प्रयोग गरौँ भनेर कसरी बुझाउने त? सुनौ न त मिकी र मिनीलाई। मिनी, कन्डम लगाएर यौन सम्पर्क गर्दा मलाई रमाइलो लाग्दैन के? मिकी, रमाइलो हुनको लागि सुरक्षित हुनु जरुरी छ, त्यसैले कन्डम बिना म यौन सम्पर्क राख्दिन। कस्तो कुरा गर्छ भने नि तिमी पनि मिनी, म तिमीलाई माया गर्छु, माया गर्ने मान्छेलाई के को कन्डम सन्डम? तिमीले मलाई माया गर्छौ मलाई थाहा छ, तर माया गर्ने मान्छेले सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ, त्यसैले लेऊ कन्डम। म किन कन्डम प्रयोग गरौँ? के तिमीलाई कुनै रोग वा संक्रमण लाग्छ भनेर डर लाग्छ? हेर मिकी, कहिलेकाहीँ मान्छेहरूले आफूलाई संक्रमण भएको थाहा नै हुन्न, र कहिलेकाहीँ हाम्रो बानी व्यवहार र कामको क्रममा थाहा नभई संक्रमण हुन सक्छ, त्यसैले आफू र आफ्नो यौन साथीलाई सुरक्षित राख्ने जिम्मेवारी तिम्रो हो कि होइन भन त। तर पहिले त हामीले कन्डम बिना नै यौन सम्पर्क गरेका थियौँ नि। हेर, त्यो हाम्रो गलत निर्णय थियो। कन्डम बिना यौन सम्पर्कले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ र म त्यस्तो रिस्क लिन चाहन्न। तर मलाई कन्डम लगाउनै आउन्न। त्यसो भए म सिकाउँछु। ए ल, हुन्छ, ओके। ल सुन, पहिला त कन्डमलाई नच्यातिने गरी खोललाई च्यातेर कन्डम बाहिर निकाल्नु पर्छ, त्यसपछि कन्डमको टुप्पो थिचेर भित्रको हावा बाहिर निकाल्नु पर्छ, अनि कन्डमलाई उत्तेजित लिङ्गको टुप्पोमा राखेर बिस्तारै फेससम्म पुग्ने गरी फुकाउनु पर्छ। सम्भोग गरिसकेपछि कन्डम सहित लिङ्गलाई योनिबाट होसियारी पूर्वक बाहिर झिक्नु पर्छ। यसरी लिङ्ग बाहिर झिक्दा कन्डमको फेदमा समातेर तान्नु पर्छ ताकि कन्डम चिप्लेर नझरोस्। कन्डम बाहिर झिकेपछि यसको मुखमा गाँठो पार्ने र यसलाई खाडल खनेर पुर्ने वा फोहोर राख्ने ठाउँमा फ्याँक्नु पर्छ। मलाई माफ गरिदिऊ मिनी, म तिमीलाई कहिले पनि अब दबाबमा राख्दिन, म सधैँ कन्डम प्रयोग गर्छु। आयुष, कस्तो मजाले मिनीले मिक्कीलाई सम्झाएको है। त्यही त, र मलाई त मिनीले कस्तो आत्मविश्वासका साथ कन्डमको सही प्रयोग कसरी गर्ने भनेर आफ्नो प्रेमीलाई भनेको देख्दाखेरि त क्या मख परे क्या म। अब यो कुराले के पनि पुष्टि हुन्छ भने नि साथी, कि सही जानकारी भयो भने त कसैसँग प्रभावकारी संचार गर्दा डर मान्नु पर्दैन, र आफ्नो कुरा स्पष्ट रूपमा राख्दा तपाईँको प्रेमी वा प्रेमिकाले पनि तपाईँको कुरा सुन्ने मात्र होइन कि त्यो कुरा सुनेपछि सुरक्षित व्यवहार अप्नाउनु पनि हुन्छ भन्ने कुरा त पुष्टि भयो नि, होइन र? तर आयुष, हामीलाई थाहा छ कि सुरक्षित रूपमा यौन सम्पर्क नराख्दा उच्च जोखिम हुन्छ भनेर, तर पनि कसैले दबाब दिन्छ, धम्की दिन्छ भने त के गर्ने त? के सम्बन्धमा छौ भन्दैमा तपाईँको इच्छा आकांक्षाको कुनै मोल नै हुँदैन र? अब तिमीले त्यो क्वेसन मलाई राख्छौ भने नि सविता, मलाई त के लाग्छ भने नि सम्बन्ध भनेको त एक अर्काको इच्छा आकांक्षा चाहनालाई सम्मान गर्ने बानीले राम्रो हुने हो नि, होइन र? तर कसैले तपाईँको चाहना नकार्छ र दबाब दिएर यौन सम्पर्क राख्न खोज्छ भने त त्यो मान्छेलाई बाई बाई पो भन्ने हो त, बुझ्यो? आयुषले के भन्न खोजेको हो भने नि साथी, सुरक्षित रूपमा यौन सम्पर्क राख्दा तपाईँ आफूलाई र आफ्नो यौन साथी दुवैलाई सुरक्षित राख्न सक्नुहुन्छ भनेर सोच्नुहुन्छ र सही निर्णयमा अडिग रहन चाहनुहुन्छ, तर तपाईँको यौन साथीले यो कुरा मान्नुहुन्न भने चाहिँ, र जति सम्झाउँदा पनि मान्नुहुन्न भने, के म मेरो कुरा र इच्छा नमाने व्यक्तिसँग खुसी हुन सक्छु? के यौन सम्पर्क जस्तो व्यक्तिगत कुरामा मेरो भनाइ नसुन्ने मान्छेसँग सम्बन्ध राख्न राम्रो होला भनेर सोच्न पनि सक्नुहुन्छ। यो सबै कुरा राम्ररी सोच्दै यदि तपाईँ लाग्छ कि त्यो मान्छेले सुरक्षित रूपमा यौन सम्पर्क नराख्ने भन्ने कुरालाई यदि तपाईँको स्वास्थ्यमा नै खतरा पर्न सक्छ भने त नो कन्डम नो सेक्स, यानि कि कन्डम बिना यौन सम्पर्क गर्दै गर्दिन, र यदि त्यति भन्दा पनि मानेन भने त त्यो मान्छेसँग सम्बन्ध बढाउनु भनेको त आफ्नो जीवनलाई नै जोखिममा राख्नु हुने, होइन र? त्यो सम्बन्धबाट पछाडि हट्नु नै राम्रो होला कि साथी। फेरि नि साथी, कसैको दबावमा आएर यौन सम्पर्क राख्यो भने त पछि गएर गर्भ रहने सम्भावना त बढ्छ नै। साथसाथै यदि तपाईँलाई वा तपाईँको यौन साथीलाई कुनै प्रकारको यौन रोग छ भने त्यो एकअर्कामा सर्ने सम्भावना पनि त हुन्छ नि। बरु यही कुरामा आजको भियो भाइ भोइसेस अफ युथ प्रश्न पो सोध्ने हो कि साथीलाई? भइहाल्छ नि आयुष, बरु आयुष म नै सोध्छु है त आजको भोइसेस अफ युथ प्रश्न। र साथी आजको भिओवाई प्रश्न रहेको छ, आफ्नो यौन साथीलाई कन्डम प्रयोग गर्नुपर्छ भनेर तपाईँ कसरी सम्झाउनुहुन्छ? प्रश्न फेरि एकचोटि, आफ्नो यौन साथीलाई कन्डम प्रयोग गर्नुपर्छ भनेर तपाईँ कसरी सम्झाउनुहुन्छ? साथी आफ्नो विचार पैसा नै नलाग्ने टोल फ्री एसएमएस सर्भिसबाट पठाउनको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एक स्पेस दिएर आफ्नो विचार लेखेर पठाउन सक्नुहुन्छ 4400 मा। अन्त्यमा हामी यति मात्र भन्न चाहन्छु साथी, यो अवस्थामा यौन सम्बन्धी जिज्ञासा र यौन सम्पर्क गर्ने चाहना त सबैजनालाई हुन्छ होला, तर यौन सम्पर्क गर्नुभन्दा अगाडि त आफू शारीरिक र मानसिक रूपमा पनि स्योर हुनु पर्यो नि, होइन र? विचार नपुर्याइकन वा भनौ न मानसिक र शारीरिक रूपमा तयार नभई गरिएको यौन सम्पर्कले नराम्रो असर पनि पुर्याउन सक्छ। त्यही भएर यो बारेमा पूर्ण जानकारी लिएर शारीरिक र मानसिक दुवै रूपमा आफू र आफ्नो यौन साथी तयार छ भने मात्र बल्ल संलग्न हुनुपर्छ होला है। र साथी अर्को ध्यान दिनुपर्ने कुरा भनेको त असुरक्षित यौन सम्पर्क निम्ताउन सक्ने नकारात्मक परिणाम नहुन दिनको लागि सबैभन्दा उपयुक्त विकल्प भनेको त विवाह अगाडि यौन सम्पर्क नराखौँ, र यदि राख्नु परेमा पनि नि सुरक्षित रूपमा कन्डम प्रयोग गरेर मात्रै राखौँ भन्दै अब त लागौँ लेटेस्ट सेगमेन्ट तर्फ। साथी तपाईँ अहिले पनि सुन्दै हुनुहुन्छ युवा रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र तपाईँको साथमा छौ हामी दुई आयुष र सविता। र फ्रेन्ड्स अब पालो भएको छ तपाईँले हामीलाई बेस्ट फ्रेन्ड सम्झी लेख्नु भएको चिठी इमेल एसएमएस को, र आज हामीले अघिदेखि नै यौन तथा प्रजनन स्वास्थ्यको बारेमा कुरा गर्दैछौ, त्यसै यही सेरोफेरोमा दुई तिनवटा जिज्ञासा नै पढ्छु है त। र साथी यो जिज्ञासा चाहिँ एसएमएस बाट र चिठीबाट हामीलाई प्राप्त भएको हो है। पहिले चाहिँ म एसएमएस नै पढ्छु। फ्रेन्ड लेख्नुहुन्छ, सुरक्षित यौन सम्पर्कका लागि कन्डम बाहेक अरू के साधन प्रयोग गर्न सकिन्छ भनेर। साथी अघिको हाम्रो कुराकानी र डाक्टर नफिसा मल्लको कुरा सुनेर पनि तपाईँलाई थाहा भयो होला कि सुरक्षित यौन सम्पर्कका लागि कन्डम बाहेक अरू थुप्रै साधनको प्रयोग गर्न सकिन्छ भनेर, जस्तै पिल्स, डिपो, आयुसिडी आदि। तर साथी यी साधनहरूले गर्भधारण रोक्ने मात्रै काम गर्छ है। यदि रोग सर्ने वा संक्रमण हुनबाट बच्ने हो भने त त्यसका लागि त कन्डम नै उचित विकल्प हुन्छ है। र अर्को जिज्ञासा चाहिँ बागलुङको साथीले पठाउनु भएको छ चिठी लेखेर, होइन? र उहाँ लेख्नुहुन्छ, म दिनको 3 पटक हस्त मैथुन गर्छु, के यो सही हो? सबैभन्दा पहिले त म बागलुङको साथीलाई धन्यवाद नै दिन चाहन्छु, किनकि उहाँले नलजाइकन आफ्नो यौन जिज्ञासा हामीलाई पठाउनु भयो। र मलाई त के लाग्छ भने नि साथी, यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दा हामी लजायौं र हिचकिचायौं भने त गलत सूचना पाएर गलत निर्णय लिने जोखिम पनि त हुन सक्छ नि। एकदमै सही कुरा गर्यो क्या सविता तिमीले। र सविता, यो हस्त मैथुनको बारेमा धेरै साथीलाई जान्न पनि मन लागेको छ होला, बरु हस्त मैथुन नै के हो भनेर सुरु गर्ने कि? हुन्छ नि आयुष। फ्रेन्ड्स, यौन चाहना बढेको अवस्थामा सफा हातले आफ्नो यौनाङ्गलाई चलाई वा घर्षण गरी यौन आनन्द प्राप्त गर्ने तरिकालाई हस्त मैथुन भनिन्छ। अब हस्त मैथुन कतिचोटि गर्ने भन्ने कुरा त व्यक्तिगत चाहना अनुसार भर पर्ने कुरा हो, तर हामीले के देखेका छौँ भने नि साथी, हस्त मैथुन गर्ने लत लागेपछि वा त्यसमै धेरै ध्यान केन्द्रित गर्दाखेरि त अरू समस्या जस्तो कि पढ्न मन नलाग्ने, खान मन नलाग्ने, निन्द्रामा गडबडी हुने आदि पनि हुन सक्छ है। तर नि साथी, यो लतले तपाईँलाई असर गरेको छ जस्तो लाग्छ भने चाहिँ यो लत छुटाउन अरू धेरै रचनात्मक काम पनि गर्न सकिन्छ, जस्तो कि काम, पढाइमा आफूलाई व्यस्त राख्ने, योग, प्राणायामहरू गर्ने, खेलकुद, घरैसी काममा पनि आफूलाई व्यस्त राख्न सक्नुहुन्छ नि। तर सबैभन्दा ठुलो कुरा भनेको नि साथी, कन्फिडेन्स, आत्मविश्वास नै हो क्या साथी। यो हस्त मैथुन गर्ने बानी हटाउने हो भने त समालोचनात्मक रूपमा यो बानीले के कस्तो असर गरेको छ त ममा, हस्त मैथुन गर्दा मलाई कस्तो महसुस हुन्छ, के मलाई आत्मग्लानी त हुन्न भन्ने कुरा सोचेर अर्को चोटि हस्त मैथुन गर्न मन लाग्दा नै म अहिले गर्दिन भनेर आफूले अडिग भएर सोच्यो भने त हस्त मैथुन गर्ने लत आफै बिलाउँछ नि, होइन र साथी? अब चाहिँ हाम्रो जाने बेला पनि भइसक्यो, बरु आजको कार्यक्रम बारे तपाईँको कुनै सल्लाह सुझाव वा भनौँ न हामी प्रति कुनै जिज्ञासा छ भने लेख्नुहोस् बेस्ट फ्रेन्ड सविता र आयुष कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल वा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल। अनि नि साथी, हामीलाई इमेल पठाउनको लागि हाम्रो इमेल एड्रेस रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com र हाम्रो वेबसाइट रहेको छ www.ssmk.org मा गएर पनि नयाँ र पुरानो कार्यक्रम सुन्न सक्नुहुन्छ र हाम्रो बारेमा पनि धेरै जानकारी लिन सक्नुहुन्छ है। र साथी, हाम्रो टन्न एसएमएस गरेर चाहिँ रिचार्ज कार्ड पाउने सुनौलो मौका चाहिँ नगुमाउनुहोस् है। त्यति भन्दै चाहिँ आजको प्रोग्रामको सबै बेस्ट फ्रेन्ड्सहरू कला, सबिन र म तपाईँको आफ्नै कुलकुल साथी आयुष र म तपाईँकै प्यारी अनि चटपटे साथी सबितालाई पनि बिदा दिनुहोस्। नमस्ते, बाई बाई, फेरि भेटौँला।